जाइए इंशाल्लाह अजीज, आप देखिए अल्लाह इसका बेहतरीन बदला इंशाल्लाह अजीज आपको नसीब करेंगे। अस्सलाम वालेकुम। फज भाई पूछ रहा था कि जैसे ख्वातीन रहती है घर की, तो हम दीन के लिए कुछ काम करते हैं, तो उनको थोड़ा जो वक्त रहता है, जो बिजनेस भी रहता है, उसके बाद में जो वक्त घर का रहता है उसमें उसमें देना पड़ता है, या संडे भी रहता है तो आधा संडे, क्योंकि लोग भी फ्री रहते हैं उसके अंदर, तो संडे भी हमारा उसमें निकलता है, तो इस वजह से होती है। एक संडे ही था वो भी आपने उसमें दीन में डाल दिया, हमारे लिए वक्त कम पड़ रहा है। कुछ इनकम का भी मकसद रहता है कि हम दूसरे कामों में लगाते हैं, तो इसकी थोड़ी वजह तो नसीहत जा रहा है भाई ने। एक अच्छा सवाल की औरतों के ताल्लुक से कि बहुत सी बार होता है कि मर्द बिजी रहता है, बहुत सारे काम में लगा रहता है और वो बीवी को जो है टाइम नहीं दे पाता है, और उसके बाद जो टाइम थोड़ा बहुत मिलता है ऐसा संडे मिलता है, तो संडे के दिन समझो दर्स में आ गए या कहीं चले गए, तो फिर औरतें बोलती हैं कि इतना टाइम था ये भी आपने हमको नहीं दिया। वही था ना आपका सवाल, मतलब ख्वातीन ये करती हैं। तो देखिए सबसे पहली चीज़ तो ये कि बहुत सी बार औरतों की एक जो अशकालात या जो एक मर्दों पर एक इल्ज़ाम होता है, वो इल्ज़ाम क्या मालूम कि हमारा शौहर हमको टाइम नहीं दे रहा है, जबकि बीवी भूल जाती है वो आपकी मोहब्बत आपकी उल्फत का ही नतीजा है, जो मेहनत किसके लिए करता है वहाँ, वो टाइम जो काम में लगाता है जो इनकम करता है वो इनकम किसके लिए होती है, क्या वो पार्ट नहीं उसकी मोहब्बत का कि आपको हलाल और अच्छा खिलाने के लिए वो मेहनत कर रहा है, उसको भी आप हिस्सा समझिए, वो आप ही को टाइम दे रहा है वो। लेकिन होता है ऐसे बात होती है कि बहुत सारे लोग जो है ये करते हैं। तो देखिए मैं शौहर से गुजारिश करूंगा अपनी बीवी को जो भी टाइम दे, जो भी टाइम दे क्वालिटी टाइम दे। मुझे पता है कि हमारी माँ बहनें जो है वो ज़्यादा वक्त की मोहताज या वो नहीं है, आपसे डिमांड नहीं कर रही, वो जो भी आप टाइम दे उनको क्वालिटी टाइम दे, थोड़ा ही दे लेकिन क्वालिटी। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की नौ अजवाज, आप समझ के जो वफात हुई नौ अजवाज आपकी हालत थी, नौ अजवाज आप सब की गजवाद और आप सब की कारकर्दगी, आप सब की प्लानिंग, आप सल्लल्लाहु अलैहि वसल्लम की रातों की इबादतें, आप सल्लल्लाहु अलैहि वसल्लम का मुख्तलिफ सफ़रों पर जाना, उन सब को निकाले तो एक बीवी को बमुश्किल एक रात मिलती थी। नौ बीवियों की नौ होकर उसके बाद आप सफ़र पर है तो कहीं के दिन सफ़र पर है, समझ रहे हैं आप बात को। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम की खसूसियत थी जो रिवायत में आती हुई है, जब आप अपने बीवी के पास जाते तो क्वालिटी टाइम देते थे उनको, थोड़ा सा लेकिन क्वालिटी टाइम था, कि नेक्स्ट टाइम जरूरत ही नहीं बीवी को, बस एक बार दे दिया तो अगले महीने बारी आएंगे एक बार, क्वालिटी टाइम। तो मैं भी ये कहूँगा जो शौहर है हमारी जो बीवियाँ या जो माँ बहनें उम्मत की, वो आपसे बहुत टाइम उम्मीद नहीं करें, उनको भी समझता है ना आप काम को नहीं जाएंगे, लेकिन क्वालिटी टाइम दीजिए। फॉर एग्जाम्पल संडे के दिन आप सुबह दर्श में आगे समझ लीजिए, कोई एक्टिविटी में आ गए, संडे के दिन रात में जल्दी जा सकते हैं ना आप घर पर, काम नहीं तो घर गए आप, घर जाते ही सबसे पहले मोबाइल को बंद कर दीजिए आप, क्वालिटी टाइम उनको देना है। और औरतों का एक मिजाज होता है उनको इजहार करके बताना, और ये फितरी चीज़ है और करना भी चाहिए, इस्लाम ने इसकी इजाज़त भी दी इजहार करना, कि आप जब घर जाए तो उनको बता के फ़ोन बंद करना कि फ़ोन बंद कर रहा हूँ इसलिए कि अब आपके साथ रहना है, समझ रहे आप, क्वालिटी टाइम। अरे माशाल्लाह मेरा शौहर सिर्फ मेरे लिए मोबाइल बंद कर रहा है, जबकि इसके बगैर तो नज़र नहीं आता हो, है ना, क्वालिटी टाइम। ठीक है आपने उसको रख दिया, ठीक अब उसके बाद बताओ क्या मसला है, क्या मसाले क्या हो रहा है, कामकाज में हाथ बटाने जो भी हो रहा है, तो वक्त कम क्यों ना हो लेकिन वो वक्त क्वालिटी वाला, वो सिर्फ उनके लिए वक्फ हो वक्त, समझ रहे आप, इसका डिमांड है औरतों का। तो लिहाजा और जाहिर सी बात है दीनी सरगर्मियाँ भी तो आदमी तभी कर पाएगा जब कामकाज से फ्री होगा, अब वो इतवार का दिन हो सकता है या जुम्मा हो सकता है या कोई नेशनल हॉलीडे या छुट्टी का दिन ही हो सकता है ना, तो वो समझ रही है। लेकिन आप अगर क्वालिटी टाइम अपनी बीवियों को देंगे, हम लोग औरतों को देंगे, तो इंशाअल्लाह अजीज़ जो है इस मामले का हल हो जाएंगे। इसलिए कि अक्सर औरतें अपना क्वालिटी टाइम शौहर को देती हैं, लेकिन शौहर समझो बीवी के साथ अकेला बैठा है और वो अपना सब कुछ छोड़ के आपके लिए और आप बात करते हैं चाचा, और बेल बज गई एक मिनट ना, बस उसका मूड ख़राब हुआ फिर, क्योंकि आप क्वालिटी टाइम नहीं दे रहे, उसमें भी आप जो है स्लॉट मार्कर दे रहे, ठीक है, कि उसका उसके समझ रहे हैं। तो क्वालिटी टाइम ये इम्पॉर्टेंट है, तो आप कम वक्त दीजिए लेकिन क्वालिटी टाइम दीजिए, इसका इजहार करके दीजिए कि ये तुम्हारे लिए क्वालिटी टाइम है, और जब वक्त मिले घुमाने ले जाइए खिलाने ले जाइए, ठीक है, ये भी पार्ट है याद रखिए, हम लोग इसको भूल जाते हैं, घुमाने ले जाना खिलाना अपनी बीवियों को बाहर, ये हम समझते नहीं, कभी खुद बनाकर खाना उनको खिलाइए, ठीक, ये हम समझते नहीं, ये हमारी जिम्मेदारी नहीं है ना, 100% बच्चे और खाना पकाना घर की जिम्मेदारी बीवी की है, मैं सिर्फ कमा के लाऊंगा, नहीं, कमा के आने के बाद वक्त है तो उनके साथ आप क्वालिटी टाइम गुजारिए, आप देखिए इंशाल्लाह ये अशकालात उनके फिर निकल जाएंगे कि आप हमको टाइम नहीं दे रहे हैं। आप जितना दें क्वालिटी दे, डेडिकेटेड टाइम दे, इजहार करके दे कि ये टाइम सिर्फ और सिर्फ तुम्हारे लिए। और दूसरी चीज़ عورتوں کو اپنے محبت کا اظہار کر کے بتائیے اپنی بیوی کو. عورتوں کو اس لیے لفظ استعمال کیا کہ ماں کو بھی آپ کو بتانا پڑے گا, کہ تو عورت کی فطرت ہے, اس کو اظہار جب تک نہ ہو سمجھ نہیں پاتی بہت ساری چیزوں. اظہار کر کے ٹائم دے, ماں ہو سکتی ہے, بہن ہو سکتی ہے, بیوی کو تو خاص طور سے آپ کو اظہار کر کے دینا ہے. اظہار کر کے وہ چیز بتائے کہ یہ تمہارے لیے, فلاں چیز تمہارے لیے صرف کنٹریبیوٹ کر رہا ہوں, فلاں تمہارے لیے چھوڑ کر آیا ہوں, تمہارے لیے کیا ہوں تو بہت خوش ہو. اچھا میرے لیے جاب میٹنگ چھوڑ کے آ گئے, میرے لیے وہاں سے چھوڑ کے آئے, میرے لیے کمپنی سے آئے, وہ آدھا ریلیکسیشن ہو جاتا ہے ان کو. معلوم جیسا کہ آپ کی والدہ بیمار ہو گئی اور آپ کمپنی سے آئے, کمپنی سے آئے سب کو آپ دیکھیں گے ایسا بولے میں کمپنی کا جاب چھوڑ کے آپ کے لیے آیا ہوں, تو آدھا ان کی بیماری جب ادھر ہو جاتی. اوہ ریلیکس, کہ ڈیڈیکیٹڈ ٹائم ایک مرد ان کے لیے ان کا بیٹا دے رہا ہے. تو ویسا آپ اظہار کریں. نبی اکرم صلی اللہ علیہ وسلم اپنی ازواج کا اظہار کرتے, اس لیے کہ آپ صلی اللہ علیہ وسلم سب سے بہترین انداز سے جانتے تھے انسانی فطرت کو کیسے استعمال کرنا چاہیے. آپ صلی اللہ علیہ وسلم, عائشہ فرماتی جب میرے ساتھ ہوتے تو ایک مرتبہ اللہ کے رسول نے اللہ تعالیٰ عائشہ سے فرمایا, کہا اے عائشہ جب تم خوش ہوتی ہو تو بھی مجھے پتہ چل جاتا ہے, اور جب تم ناراض ہوتی ہو تو بھی مجھے پتہ چل جاتا ہے. تو عائشہ نے مسکراتے ہوئے کہا اللہ کے رسول آپ کو کیسے پتہ چل جاتا ہے کہ میں خوش ہوں یا ناراض ہوں؟ تو کہا جب تم خوش ہوتی ہو تو کہتی ہو قسم ہے محمد کے رب کی, تو میں سمجھ جاتا ہوں تم خوش, اور جب تم ناراض ہو جاتی ہو مجھ سے تو کیا کہتی ہو؟ قسم ہے ابراہیم کے رب کی. کیا کہتی ہے قسم؟ کیا قسم ہے ابراہیم کے رب کی, مطلب محمد کے رب کی, مطلب آپ اسلام کے رب کی اللہ کی, ابراہیم کی رب کی مطلب ابراہیم علیہ السلام کے رب اللہ کی, لیکن الفاظ تو میں اس سے سمجھ جاتا تھا. عائشہ مسکرا کر اللہ کے رسول قسم تو اللہ کی کھاتی ہوں, بس نام نہیں لیتی ہوں بیچ میں آپ کا, مطلب قسم تو میں چینج نہیں کر رہی ہوں. مطلب محبت کا بیوی کا اظہار کی جب خوش ہے تو محمد کے رب کی قسم. تو اللہ کہتا میں سمجھ جاتا ہوں جب تم مجھ سے خوش ہوتی ہو ناراض رہتی ہو, اور جب تم ناراض ہوتی ہو کہتی ہو ابراہیم کے رب کی قسم, مطلب میرا نام لینا پسند نہیں کرتی. تھا عائشہ مسکرائی اور کہا اللہ کے صرف نام کا تو فرق ہے, قسم تو اللہ کی کھاتی ہوں نا. ٹھیک, تو بہرحال دیکھیے سمجھ رہا اللہ کے رسول نے اظہار کیا, میں سمجھتا ہوں تم میرے طرف کس طرح سے ہو کرتی. اسی طرح ماں عائشہ رضی اللہ عنہا فرماتی کہ اللہ کے رسول صلی اللہ علیہ وسلم جب گھر آتے ہیں اور ہم اگر ساتھ کھانا کھاتے ہیں اور میں گوشت کا کوئی حصہ ہڈی کسی ایک طرف سے کھاتی, اللہ کے رسول مجھ سے لے لیتے اور اسی طرف سے کھاتے, کوالٹی ٹائم تھوڑا وقت دے رہے ہیں, مکمل دے رہے ہیں, اسی جگہ سے کھاتے ہیں آپ, لیکن کوئی بھرے محفل میں پورے خاندان کے سامنے اس کی بیوی کی ہڈی لے کے نہ کھایا. تو بولے اب حدیث میں آ گیا اللہ کے رسول کرتے تھے, آپ صلی اللہ علیہ وسلم اکیلے رہتے تھے گھر میں, آپ کو کوئی بہن نہیں تھی, آپ کو کوئی بھائی نہیں تھا, اور حضرت عائشہ اور بہت سی ازواج سے آپ کو بچے بھی نہیں تھے, تو لہٰذا یہ ایشوز وہاں نہیں ہوں گے. وہ پرائیویسی ہوتی تھی گھر میں, چلے گیا مطلب پرائیویٹ لائف ہی تھی آپ کی, بچے بھی نہیں تھے آپ کو, بہن بھائی کوئی نہیں تھے, سمجھ رہے, والدین بھی نہیں تھے آپ کو, تو آپ اکیلے تھے گھر میں اپنے, اور بیویاں ہوتی تھیں, تو یہ سمجھیے. تو ایک بار ایک آگے بولے ہمارے بیٹے, بولے بیٹے صاحب کیا کر رہے ہیں, بولے دستر پہ آ رہے ہیں بیوی کی ہڈی لے کے کھا رہے. کیوں؟ تو فیض بہن بولے بولے کہ اللہ کے رسول کرتے تھے. یہاں اکیلے تھوڑی, یہ اکیلے سمجھو آپ کھا رہے ہیں, ساتھ مل گئے تو جب کے لیے ٹھیک. اسی طرح فرماتی ہے کہ جب میں پانی پیتی تو اللہ کے رسول صلی اللہ علیہ وسلم وہ گلاس لے لیتے اور اسی جگہ سے پانی پیتے جہاں سے میں نے پانی پیا. کوالٹی ٹائم, مطلب بیوی غور کر رہی تھی کہ شوہر کیا کرتا ہے اس چیز کے ساتھ, اور اللہ کے رسول شوہر ہونے کے ناطے اظہار بھی کر رہے تھے کہ میں یہ کر رہا ہوں تمہاری چیز کے ساتھ. سمجھ رہا, کوالٹی ٹائم یہ بڑی اہم چیز ہے یاد رکھی, اس کو بہت سی بار ہم بھول جاتے ہیں, یاد رکھیے بھول جاتے ہیں. اور ازواج مطہرات نے اپنے زندگی کی وہ حالات بھی ہمارے سامنے اظہار کیے جن حالات کی وجہ سے ہم جان سکے, چونکہ نبی نمونہ. بہت سے لوگ بولتے ہیں یہ طہارت کے مسائل یہ یہودیوں کی فارسیوں کی اور فلاں کی سازش ہے, بولے ایسی حدیثیں لا دی جس میں اللہ کے رسول کی ازواج زندگی چلا کریے, کوئی اپنے ماں باپ کی زندگی بولیں گا کہ نہیں نا. تو یہاں نبی چونکہ آئیڈیل تھا, اس کے زندگی کے وہ پہلو بھی ہمیں بتائے گئے جو عام لوگوں کے زندگی کے پہلو نہیں بتائے گئے ہیں, یاد رکھیے یہ بڑی اہم چیز ہے. یہ ہے کوالٹی ٹائم. تو کوالٹی ٹائم تو اس طرح کرتے کہ وقت تھوڑا ہے لیکن ایسے اعمال انسان کر رہا ہے کہ بس بیوی مطمئن ہے, پھر اس کو ضرورت نہیں کسی چیز کی. تو یہ ہے بہرحال کوالٹی ٹائم. تو ہمیں یہ ضرورت ہے اس چیز کو سمجھنے کی کہ ہم جو بھی وقت دیں اپنی بیویوں کو اس کوالٹی ٹائم ہے, چونکہ یہ ہر جگہ یہ کمپلین ہے کہ ٹائم نہیں دیتے ہسبینڈ. ٹائم کا ایشو نہیں, جو میں نے انالیسس کیا وہ ہے, سب جانتے ہیں کہ 8 گھنٹے آدمی جاب کریں گا, رات میں 6 گھنٹے سوئیں گا, تو 8 اور 6 14 گھنٹے تو چلے گئے, 10 گھنٹے اس میں سے بچے نمازیں ہیں اور دیگر کام, بہت ساری چیزیں سب کو پتہ ہے, لیکن جو بیویوں کو چاہیے وہ چیز ہے کوالٹی ٹائم. تو آپ کوشش کیجئے جتنا وقت ملتا ہے اس کو کوالٹی وائز دیجئے اور اظہار کیجئے اس کا. انشاءاللہ عزیز آپ دیکھیے وہ انشاءاللہ جو جملہ ہے کہ آپ وقت نہیں دے پاتے انشاءاللہ وہ دھیرے دھیرے نکل جائے. کس نے کہا کل کی دعوت ٹرین